साताको रेडियो यो देउराली 101 मेगाहर्ज बिर्सु भन्छु तिमीलाई मनले मान्दैन बिर्सु भन्छु तिमीलाई मनले मान्दैन सपना नदेखिरहन आँखाले जान्दैन बिर्सु भन्छु तिमीलाई मनले मान्दैन सपना नदेखिरहन आँखाले जान्दैन मुटु झिकेर यतै छोडेर गए पनि मुटु झिकेर यतै छोडेर गए पनि बिर्सु भन्छु तिमीलाई मनले मान्दैन सपना नदेखिरहन आँखाले जान्दैन मुटु झिकेर यतै छोडेर गए पनि पापी मनले तिमीलाई पराई कहिले ठान्दैन बिर्सु भन्छु तिमीलाई मनले मान्दैन सपना नदेखिरहन आँखाले जान्दैन देखे का सपना को माया लाग्छ तिमीलाई त म आज वर्षौं पुराना यादहरू बल्झाउन खोजिरहेछु म जबरजस्ती खाटो बसेको घाउ कोट्याउने प्रयत्न गर्दैछु अनि शान्त भइसकेको तराउमा एकपटक ढुङ्गा फ्याक्ने तर्खर गर्दैछु सायद यतिका वर्षपछि यसो गर्न हुन्थेन होला मैले तर पनि खै किन किन यसै गर्न डिपी गरिरह्यो मेरो मन किन यसो गर्दैछु म कारण मलाई नै थाहा छैन कुनै प्रश्नहरूको उत्तर नै हुँदैनन् भन्ने सुनेथे सायद हो रहेछ ग्यारे हाम्रो टुङ्गिएको प्रेमको फेरिस आँखा वरिपरि नचाहिरहेको छु म तिनै कलेजका दिनहरूमा लभ यु लेखेको औँठी आफ्नो औँलाबाट फुकालेर मलाई लगाइदिएकी थियो तिमीले त्यो मेरै लापरवाहीकै कारण चोरी भयो पछि त्यो बेला चल्तीमा रहेको आई लभ यु पिलपिल हुने घडी दियो त्यो पनि आफ्नै हेल्चेक राईले गर्दा हराएँ मैले अनि केही पछि धेरै माया गर्छु भन्दै मुटु नै सुम्पिदियो त्यसलाई चाहिँ बडो जतन साथ सम्हाल्दै थिए तर खै किन हो अलि पछि त्यो चाहिँ आफैले फिर्ता माग्यो र टाढा गयो मदेखि निकै पछि मात्रै थाहा पाएँ अरू नै कसैलाई राख्न दिएकी रहेछौ भन्ने ती दिनहरूमा तिम्रो हाँसोमा आफ्नो खुसी भेट्टाउँथे म हाम्री आमाले भन्नुहुन्थ्यो थोरै माया धेरै दिन धेरै माया थोरै दिन साँच्चीकै हो रहेछ ग्यारे एउटा मान्छे त्यति धेरै कसैलाई माया गर्न सक्छ भन्ने त्यति बेला जाने थिएँ मैले म त मेरी बासेको माग्ने बुढो बनेर मैया भन्दै तिमीलाई हँसाउँथे तर तिमीले चाहिँ देवदासको पारु बनेर मलाई नै रुवाएर गयो एउटा मान्छे त्यति बित्न रोइदिन सक्छ भन्ने चाहिँ त्यति बेला जाने मैले अझ सिकायो तिमीले भनौ ग्यारे तर पनि खै किन हो यतिका वर्षसम्म पनि तिमीलाई भुल्न भने सकिन मैले सायद चाहिन होला पनि तिमी र तिम्रो यादमा यति मात्र फरक छ कि तिमी कहिल्यै नफर्किने गरी गयौ तर तिम्रो याद हर बखत दोहोरिरहन्छ तिमी जस्तै तिम्रा यादहरू उसै गरी माया गर्छन् मलाई म पनि सँगै रमाइदिन्छु कारण मलाई यादहरूसँग त्रास छैन छोडेर जाला भन्ने किनकि यिनीहरू त नितान्त मेरा सम्पत्ति हुन् जुन वर्तमान चाहिँ बनेर लुकामारी गरिरहेछन् मसँग तिमी मबाट सहजै अलगिन त सक्यौ होला तर विश्वास गर्नु जति नै प्रयत्न गरे पनि तिम्रा यादहरू सँगै लैजान कहिले नै सक्दैनौ तिमी त गयौ यो मन चिराएर सारा दुःखहरू मलाई भिराएर तिमी त गयौ यो मन चिराएर सारा दुःखहरू मलाई भिराएर यति भन्छु तिम्रो सधैँ कल्याण होस् ठोकिन पुगेछु तिमीसँग बाटो बिराएर ठोकिन पुगेछु तिमीसँग बाटो बिराएर माया भन्ने शब्दको विश्वास नै दिएको छ फुलसँग प्रेम सबलाई कसले रोजी दिएर हराएको माया मेरो क्षितिजमा कसले खोजी देला क्षितिजमा कसले खोजी देला एक मन त लाग्थ्यो बिर्सिदिउँ तिमीलाई अनि रमाऊ आफ्नै वर्तमानमा तर पनि सँगै देखेका केही सपनाहरूको कारण यसो गर्न पनि सक्दैनथे म टुङ्गिएको प्रेमले जाँदा जाँदै अनगिन्ती यादहरू भने छाडेर जाँदो रहेछ अनि एक्लै बस्ने साई तिनै यादहरू सङ्गालेर जेन्तेन गुजार्दो रहेछ एउटा उदेक लाग्दो जिन्दगी हिजो सँगै छँदा देखेका अनगिन्ती सपनाहरू आज सहारा बन्दा रहेछन् मन थुम्थुम्याउने यो मान्छेको जात सपना देख्नमा निकै अब्बल ठहरिन्छ सपना देख्ने होडबाजीमा स्वयंभन्दा पनि निकै पर पुगिसकेको पत्तो समेत पाउँदैन यो मैले कुनै समय लेखेको थिएँ सपना बाँड्नेहरूसँग सपना देख्नु हुँदैनथ्यो देखे नै बोल्नु पर्थ्यो सम्झेर लेख्नु हुँदैनथ्यो सायद यो पंक्ति मेरो प्रासितताको एउटा नमूना थियो अरूहरूले जस्तै मैले पनि सपना नदेखिरहन सकिन कहिलेकाहीँ त गल्ती पनि गरे कि जस्तो लाग्छ फेरि सोच्छु अहा कहाँ हुनु जिन्दगीमा एकचोटि पनि प्रेम नहुनु भन्दा त भएर छुटिनु निकै बेस हो भन्ने निर्प्योरमा पुग्छु म किनकि धेरै सिकाउँदो रहेछ यस्ता प्रेमले कसैको अंगालोमा बसेर निकै नै सुन्दर भविष्यको सपना देख्न पनि सिकाउँदो रहेछ अनि वियोगको पीडामा आँसु खसाउँदा खसाउँदै सम्हालिन पनि एउटा कुरा भनौ खै म एकोहरू भएर हो कि तिम्रो प्रभावै त्यस्तो आज पनि हिजोको जस्तै माया लाग्छ तिम्रो जिन्दगी भन्नु नै यादहरू सङ्घालेर बाँच्ने कला त रहेछ नि बाबै अहिले त लाग्छ म निकै अभ्यस्त भइसकेँ यो कलामा कहिलेकाहीँ त तिमीलाई दोषी ठानेर आफू निर्दोष ठहर्यौं भन्ने पनि लाग्छ तर पनि खै किन हो मन त्यसो गर्न मान्दैन सँगै छँदा केही गल्तीहरू मेरा पनि भए होलान् जसलाई तिमीले भुलिदियो त्यसरी नै मैले पनि भुल्न सक्नुपर्छ तिमीलाई होइन तिम्रा गल्तीहरूलाई म आजकी तिमीलाई होइन हिजोकी तिमीलाई माया गर्थे किनकि त्यति बेलाकी तिमीलाई साथ दिने अरू कोही थिएनन् तर आजकी तिमीलाई मैले माया गरिरहनु आवश्यक नै छैन आज त अरू पनि छन् मैले भन्दा बेसी माया गर्न सक्ने तिमीलाई दुवैजना सँगै बसेर शर्त भएछ एक अर्काको कमजोरीको तर्क भएछ दुवैजना सँगै बसेर शर्त भएछ एक अर्काको कमजोरीको तर्क भएछ कति पटक प्रेममा नालायक भएको छु माया गर्नै नजान्नु कस्तो अनर्थ भएछ माया गर्नै नजान्नु कस्तो अनर्थ भएछ अब मनमा बाँच्दो रहेछ मायालाई बैरी रहर छैन बाँच्ने पल पलमा झस्क्याउने बेर्थै कसलाई साँच्ने बेर्थै कसलाई साँच्ने बेर्थै कसलाई साँच्ने देखे का को माया लाग्छ उठेका चाहनाको माया लाग्छ देखेका सपनाको माया लाग्छ कहिलेकाहीँ जिन्दगीमा आस मरेर जान्छ सपना देखाउँछ अनि टाढा सरेर जान्छ स्थायी भन्ने आफूसँग केही रहँदैन जाँदा जाँदै मुटु पनि विच्छेद गरेर जान्छ सधैँ आउँछ मंगलबार राति भएपछि कोही कोहीको ढुङ्गा जस्तो छाती भएपछि पुरपुरो समाउँदै कटमा किन रुनुहुन्छ नमेटिने याद जस्तो साथी भएपछि कसैलाई मन परिरहेको तपाईँ कसैलाई मन पराइरहेको तपाईँ अनि कतै कतै चाहिँ विवाह बन्धनमा बाँधिने तयारीमा रहनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महेश प्रसाद प्रेममा जुटेकाहरू र सम्बन्धबाट छुटेकाहरूलाई आज पनि कहाँ हो कहाँ पुर्याउन आइपुगे सारथी नेत्र मरासिनेसँगै कति रोइरहेछन् कति हाँसिरहेछन् अझै कति मान्छेहरू त एक्लै बाँचिरहेछन् आखिर जे भए पनि प्रेम एउटै हो कसैले बाँचिरहेछन् कसैले गाँसिरहेछन् नमस्कार सुस्वागतम आज पनि मनै ओछ्याएर स्वागत रेडियो देउराली अर्घाखसीको उत्पादनमा कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा तपाईँ एकैसाथ सुनिरहनु भएको छ त्यसै गरी तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiodeurali.org मार्फत विश्वभर एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम हो नमेटिने याद हामी प्रेममा आधारित रहेर यो कार्यक्रममा कुराकानी गर्ने गर्छौं आज हामी 65 श्रृंखलामा जुटेका छौं कार्यक्रम नमेटिने यादको कर्मश चिसो बढ़िरहँदा बाहिरको वातावरणमा पनि कर्मश परिवर्तन भए जस्तो त्यो अनुभूति तपाईँले सङ्गालिरहनु भएको छ हामी भने त्यही अनुभूतिसँगै बाहिरको वातावरणलाई साँसी राख्दै एकैछिन भए पनि तपाईँका यादहरू बल्झाउने त्यो प्रयासमा जुटेका छौं यतिखेर रेडियोको यो प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक साथी नेत्र मरासिनी अनि आवाजमा छ महेश प्रसाद र तपाईँसँग साथीग्रस्नाहरू सन् गजल मुक्तकहरू भने हामीलाई फोन सम्पर्क मार्फत सहभागिता जनाउन सक्नुहुनेछ 0774-2381 बाटो यो नम्बर हामीले खुला गरेका छौँ त्यसै गरी तपाईँका साथीग्रस्नाहरू आज पनि मैले लिएर आएको छु त्यसै गरी केही आजको विषयमा केन्द्रित रहेर पनि केही कुराहरू लिएर आएको छु धेरै कुराहरू सुनाउनु छ तपाईँलाई केही कुराहरू सुरुवातमै सुनाएँ केही कुराहरू सुनाउन अझै बाँकी छ एउटा निश्चित लक्ष्यमा पुग्नको लागि तपाईँलाई केही सहयोग गर्नेछ यो कार्यक्रमले र तपाईँलाई म यो कुराको जानकारी गराउन चाहन्छु तपाईँ 0774-2381 को नम्बर प्रयोग गरेर आइरहँदा गजल अथवा मुक्तकहरू लिएर आइदिनुहोला याद गर्नुहोस् तपाईँको प्रस्तुति सुनाउनको लागि मात्रै रहने छैन एउटा निश्चित लक्ष्यमा पुग्नको लागि र आजको कार्यक्रमको उत्कृष्ट बन्नको लागि पनि रहनेछ यो कुराको मनन गर्दै तपाईँ आउनुहुनेछ त्यसैले तयारीका साथ आउनुहोला म यो कुराको जानकारी गराउन चाहन्छु र आज फोन सम्पर्कमा आएर उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने एकजनालाई एनडिसीको सय बराबरको रिचार्ज कार्ड हामीले प्रदान गरेका छौँ र म सम्झन चाहन्छु कार्यक्रमका स्पोन्सरहरू उमेश छापाखाना जुन सन्धिखेरका शान्ति बगैँचा अर्घाखाँसीमा रहेको छ जहाँ विभिन्न पुस्तक पत्र पत्रिका स्टेसनरी खेलकुदका सामान साथै अफसिट मेसिनद्वारा आकर्षक शुद्ध छपाई स्क्रिन प्रिन्ट कम्प्युटर प्रिन्ट नाइनल छाप फोटोकपी लेमिनेसन टेलिफोन फ्याक्सको लागि तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे फोन नम्बर 0774-2170 फ्याक्स 0774-2740 र मोबाइल नम्बर 98-70-28-954 त्यसै गरी अर्को संस्था इन्टेल कम्प्युटर विगत 10 वर्षदेखि कम्प्युटर क्षेत्रमा सहयोग गर्दै आइरहेको इन्टेल कम्प्युटर जुन सन्धि खर्क शान्ति बगैँचा युगज्योति छापाखाना रहेको भवनमा अवस्थित छ जहाँ कम्प्युटर हार्डवेयर सफ्टवेयर बेसिक डिप्लोमा लगायतका कम्प्युटर तालिमहरू साथै डेस्कटप सम्बन्धी टाइपिङ प्रिन्टिङ कलर प्रिन्ट इमेल स्क्यान नयाँ कम्प्युटरसँग पुरानो कम्प्युटर एक्सचेन्ज र कम्प्युटर खरिद बिक्रीमा होम डेलिभरीको व्यवस्था पनि रहेको छ र त्यहाँको कन्ट्याक्ट नम्बर 470 म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह र त्यहाँको सहायक प्रमुख हुनुहुन्छ बाबुराम रसाइली मोबाइल नम्बर 9857061407 र 9843713503 त्यसै गरी अर्को संस्था सरिता मदन किराना पसल जुन बाङ्गी मरोट नौ प्युठानमा अवस्थित छ जहाँ किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ साथै स्मार्ट नमस्ते रेन्सेलको रिचार्ज कार्ड बिक्री वितरण गरिन्छ प्रोप्राइटर हुनुहुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री र त्यहाँको कन्ट्याक्ट नम्बर 9944875089 त्यसै गरी अर्को संस्था डिभर्ना सु सेन्टर जुन सन्धिखर्क छ ब्याङ्क रोड अर्घाखाँचीमा अवस्थित छ जहाँ पार्टी सुज स्पोर्ट सुज स्कूल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर 9845777075 त्यसै गरी तपाईँ यो हप्ता फोन सम्पर्कमा आएर साहित्यिक रचना भाषण गर्ने तपाईँमध्ये उत्कृष्ट एकजनाको साहित्यिक रचना हरेक सोमबार सन्धिखर्कबाट प्रकाशित हुने जनप्रतिज्ञा साप्ताहिक पत्रिकामा पनि छापिनेछ तपाईँ त्यहाँ हेर्न सक्नुहुनेछ जसको प्रधान कार्यालय रहेको छ सन्धिखर्क मिडिया सुप अर्घाखाँचीमा रहेको छ यो कुराको म जानकारी गराउन चाहे तपाईँलाई तपाईँ हुनुहुन्छ कार्यक्रम नमेटिने यालको 65 औं श्रृङ्खलामा आजभोलि सम्बन्धहरू जेसिबी स्क्याभेटरले खने जस्तै खनेको बाटो जस्तै भएका छन् तपाईँलाई थाहा छ कतिखेर खनिन्छन् त कतिखेर पुरिन्छन् यो मङ्सिर महिना हो आज म यस्तो दिनमा उपस्थित भएको छु आजकै दिन धेरैको प्रेम मध्यान्तरमै द इन्ड भएको छ फेरि कतिको प्रेम वैवाहिक जीवनमा सुरुवात पनि भएको छ मलाई थाहा छ आज धेरै प्रेमहरू समाप्त भएका छन् म भने त्यही मरेको प्रेमलाई सकेसम्म मलम लगाउने प्रयासले आएको छु आजको विषयमा सार्वजनिक गरिहाल्छु प्रेममा उमेरको भूमिका कस्तो रहन्छ यो विषय आजको श्रृङ्खलामा कोही हुनुहुन्छ फोन सम्पर्कमा म उहाँसँगै कुराकानी गर्छु हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ आज निकै लामो समयपछि तपाईँसँग कुराकानी भयो एकदम खुसी छु के छ नवदीपजी तपाईँको आजको प्रस्तुति निकाल्छन् रे घरकाले पञ्चे बाजा बजाउने दिन निकाल्छन् रे घरकाले पञ्चे बाजा बजाउने दिन आयो भन्छन् पराईले मेरो सिन्दुर रङ्गाउने दिन आयो भन्छन् पराईले मेरो सिन्दुर रङ्गाउने दिन अन्माएर लाने भए अजनबीको घुम्टो ओढाई अन्माएर लाने भए अजनबीको घुम्टो ओढाई पर्खिएर बसे होलान् जन्तीसँगै रमाउने दिन आयो भन्छन् पराईले मेरो सिउँदो रङ्ग्याउने दिन मलाई लाग्छ पृथ्वीलाई पहाड भई किन बाँच्नु मलाई लाग्छ पृथ्वीलाई पहाड भई किन बाँच्नु आफन्त झन् बसेका छन् पराई लिन आउने दिन पर्खिएर बसे होलान् जन्तीसँगै रमाउने दिन भन्छन् सबले यो मङ्सिरको सदुपयोग गर्नुपर्छ भन्छन् सबले यो मङ्सिरको सदुपयोग गर्नुपर्छ हेर्दै बस्छन् वरमाला चुरा मैले लगाउने दिन आफन्त झन् बसेका छन् पराई लिन आउने दिन एक दुई पटक माग्न आउँदा नौलो नाता जोडिने भयो एक दुई पटक माग्न आउँदा नौलो नाता जोडिने भयो सुरु भए पराईले यो शिलालाई रुवाउने दिन हेर्दै बस्छन् वरमाला चुरा मैले लगाउने दिन आफन्त झन् बसेका छन् पराई लिन आउने दिन पर्खिएर बसे होलान् जन्तीसँगै रमाउने दिन आयो भन्छन् पराईले मेरो सिउँदो रङ्ग्याउने दिन थाहा छैन यहाँ कस्तो प्रेम गरिन्छ प्रमाण हुन्न बाँचेको यसै मरिन्छ थाहा छैन यहाँ कस्तो प्रेम गरिन्छ प्रमाण हुन्न बाँचेको यसै मरिन्छ यहाँ मङ्सिर महिना पर्खेर बस्नेको यहाँ मङ्सिर महिना पर्खेर बस्नेको कति पटक यिनीहरूको फन्दामा परिन्छ थाहा छैन यहाँ कस्तो प्रेम गरिन्छ प्रमाण हुन्न बाँचेको यसै मरिन्छ नवजीवजी सुनिन्छ नमस्कार नवदेवजी आउनुभएको थियो गइसक्नु भएको छ पालो तपाईँको डायल गर्नु 0774 2381 बाटो यो नम्बर हामीले खुला गरेका छौँ तपाईँ आउन सक्नुहुनेछ हामीले अधिकांश प्रेमहरू देखेका छौँ पुरुषको उमेरभन्दा महिलाको उमेर निकै कम भएका तपाईँ आफै दार्शनिक हुनुहुन्छ स्वयं तपाईँले भन्दै हुनुहुन्छ प्रेममा केही अवरोध हुँदैन जातपात धनी गरिब जोसँग पनि हुन सक्छ प्रेम यस्तै भन्दै हिँड्ने अधिकांश प्रेमहरू देखेँ मैले तर मेरो जवाब ध्यान दिनुहोस् प्रेममा जस्तो स्वार्थ अरू कसैमा हुँदैन तपाईँ 100 रुपियाँको नोट लिएर पसलमा जानुहुन्छ र 1 केजी चिनी किनेर ल्याउनुहुन्छ त्यो पनि त एउटा स्वार्थ हो किनकि तपाईँ रित्तै जानुभयो भने तपाईँलाई कसैले केही दिनेवाला छैन हो यस्तै प्रेममा पनि यति स्वार्थ हुन्छ कि तपाईँले कसैसँग प्रेम गरिरहनु भएको छ। एकपटक सोच्नुहोस् त, तपाईँ उसैलाई नै किन प्रेम गर्नुभयो? कि अरू मान्छे थिएनन् र? कि अरू कोही तपाईँको प्रेमी प्रेमिका बन्न लायक थिएनन्? कि अरूभन्दा उसैलाई राम्रो देखेर प्रेम गर्नुभयो? हो, यिनै हुन् तपाईँका स्वार्थ। यतिसम्म कि तपाईँ विवाहको आशाले कसैलाई प्रेम गर्नुहुन्छ भने त्यो पनि एउटा स्वार्थ हो, जसरी पनि विवाह गर्नुपर्ने स्वार्थ। मबिना केही खास छरी जिन्दगी आज आजकल तिम्रो त बिन्दास छरी जिन्दगी, मबिना केही खास छरी जिन्दगी आजकल तिम्रो त बिन्दास छरी जिन्दगी, बधाई छ तिमीलाई मेरो ढिलै भए पनि मनमा धेरै खुसी अनि उल्लास छरी जिन्दगी, मनमा धेरै खुसी अनि उल्लास छरी जिन्दगी। जीवन आचार्य सूर्यपुरा तीन रूपन्देहीका साथीको मुक्तक कोही हुनुहुन्छ आजको दोस्रो सौभाग्य साथी, म उहाँसँग कुराकानी गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म खनबाट, सुषमा। सुषमा जी खनबाट, कार्यक्रममा कति पटक तपाईँको सहभागिता सुषमा जी? के गर्दै हुनुहुन्छ खनमा? बसिरहनु भएको छ, कार्यक्रम सुनिरहनु भएको छ? के छ तपाईँको आजको प्रस्तुति? हुन्छ, सुरुवात गर्नुहोस् तपाईँको गजल। आफैले रुचायो मलाई बुझ्दिन भन्दा पनि, मेरै साथमै थमाइदियो पिँडा बुझ्दिन भन्दा पनि, नभएको खुसी कहाँ पाउँथे र अभागीले मागेर, नभएको खुसी कहाँ पाउँथे र अभागीले मागेर, एक एक गरी भरियो चोट मनमा बुझ्दिन भन्दा पनि, मेरै साथमै थमाइदियो पिँडा बुझ्दिन भन्दा पनि, यात्राभरि तगारा छन् भाग्ने पनि हतियार छैन ममा, यात्राभरि तगारा छन् भाग्ने पनि हतियार छैन ममा, भएन सुख निमिलो आँसु भातसँग मुस्दिन भन्दा पनि, एक एक गरी भरियो चोट मनमा बुझ्दिन भन्दा पनि, आँसुले रुझायो मलाई रुच्दिन भन्दा पनि, मेरै साथमै थमाइदियो पिँडा बुझ्दिन भन्दा पनि। हजुर, हाँसेर पनि कति रोइरहन्छन् पखाल्छु भन्दै यादहरू धोइरहन्छन्, हाँसेर पनि कति रोइरहन्छन् पखाल्छु भन्दै यादहरू धोइरहन्छन्, जस्तो तपाईँले भन्नुभयो त्यस्तै भएको छ जीवन, जस्तो तपाईँले भन्नुभयो त्यस्तै भएको छ जीवन, यहाँ यही मान्छेको निर्जीव फोटो छोइरहन्छन्, हाँसेर पनि कति रोइरहन्छन् पखाल्छु भन्दै यादहरू धोइरहन्छन्। सुषमाजी छुटिन्छ, नमस्कार। सुषमाजी आउनुभएको थियो, गइसक्नु भएको छ। पालो तपाईँको डायल गर्नु 077-424-381 बाटो, यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। प्रेमका लागि कुनै उमेर हुँदैन, केही अपवाद पनि म बताउँछु तपाईँलाई। 92 वर्षीय इराकी किसान मोहम्मद अलमुजाले आफूभन्दा 70 वर्षीय कान्छी 22 वर्षीय महिलासँग दोस्रो विवाह गरे केही महिना अगाडि। आफ्नो नातिनी स्वभावकी केटी विवाह गर्न पाउँदा अत्यन्तै खुसी छु, मोहम्मदले भने। तपाईँलाई अचम्म लाग्ला, यो सम्बन्धमा कुनै उमेरको बन्धन छैन। अरे, तपाईँको उमेर वर्षै पछि गनेर यत्रो बनाएको तपाईँको विवाहसँग तुलना गर्नको लागि होइन, यसको छुट्टै महत्व छ। फेरि अर्को कुरा याद गर्नुहोस्, तपाईँको मृत्युपछि समवेदना बजाउनको लागि तपाईँको उमेर गनिएको होइन। तर पनि किन प्रेम र उमेरको यसरी तुलना गरिन्छ होला? नायक राजेश हमालले पनि त अस्ति भर्खर 60 वर्षको उमेरमा विवाह गरे। प्रधानमन्त्री सुशील कोइरालाले पनि त विवाह नै नगरी बाँचिरहेकै त छन् नि, के उनीहरूको उमेर चलिरहेको छैन र? तर दुनियाँका केही मान्छेहरू भने आफ्नो उमेर अलिकति दौडिँदा विवाह गर्न हतार भयो भनेर भागेरी भए पनि विवाह गरिरहेछन्। दुःख सकिएछ खुसी आउन थाले बटुवाले पनि नाता लाउन थाले, दुःख सकिएछ खुसी आउन थाले बटुवाले पनि नाता लाउन थाले, आँसु पुस्ने हिजो कोही थिएन आज चारैतिर आफ्नो पाउन थाले, दुःख सकिएछ खुसी आउन थाले बटुवाले पनि नाता लाउन थाले। खुसी ढकाल बुटबल हाल काठमाडौँका साथीको मुक्त कोही हुनुहुन्छ तेस्रो सौभाग्य साथी। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? के भन्नुभयो? तपाईँको आवाज हामी सुन्न सकिरहेका छैनौँ। विद्याजी गुल्मीबाट है? के गर्दै हुनुहुन्छ विद्याजी गुल्मीमा? कार्यक्रम सुनिरहनु भएको छ। अनि के छ विद्याजी तपाईँको आजको प्रस्तुति? हुन्छ, सुरुवात गर्नुहोस् तपाईँको गजल। जवानी दिँदा दिँदै अन्तिममा जीवन टुट्नु रहेछ, साथी यो दुनियाँ सबै साथ लुट्नु रहेछ, तिरो मिरो भन्दा भन्दै प्यार्थे संसार छोड्नु रहेछ, तेरो मेरो भन्दा भन्दै ब्याजै संसार छोड्नु रहेछ, माया गर्छु भन्दाखेरि आफन्त फुट्नु रहेछ, माया गर्छु भन्दाखेरि आफन्त फुट्नु रहेछ, दैवको खेल यस्तै हो भन्नु पनि भाग्य दोस्नु रहेछ, दैवको खेल यस्तै हो भन्नु पनि भाग्य दोस्नु रहेछ, सबै हो दुनियाँ भन्दाखेरि सङ्घर्ष खट्नु रहेछ, धन बिना केही गर्छु भने सदा पछि पछि हट्नु रहेछ, सबै यस्तै हो दुनियाँ भन्दाखेरि सङ्घर्ष खट्नु रहेछ, साथी हो दुनियाँ सबै साथ लुट्नु रहेछ, धन बिना केही गर्छु भने सदा पछि पछि हट्नु रहेछ, जवानी दिँदा दिँदै अन्तिममा जीवन टुट्नु रहेछ। हजुर चिनाए मुटु तोडी जानेलाई सम्झिनै पर्ने, सपना बोकी लानेलाई सम्झिनै पर्ने, मुटु तोडी जानेलाई सम्झिनै पर्ने, सपना बोकी लानेलाई सम्झिनै पर्ने, एक्लै एक्लै जिन्दगी बिताए पनि झुटु कसम खानेलाई सम्झिनै पर्ने, झुटु कसम खानेलाई सम्झिनै पर्ने। विद्याजी छुटिन्छौ, नमस्कार। नमस्ते विद्याजी, हुनुहुन्थ्यो, गइसक्नु भएको छ पालो। तपाईँको अझै पनि डायल गर्नु 077-424-381 को बाटो, यो नम्बर हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। कहिले आँसु सुकेर रोएँ, कहिले मुटु दुखेर रोएँ, कहिले आँसु सुकेर रोएँ, कहिले मुटु दुखेर रोएँ, हिँड्दा हिँड्दै ठेस लागे कति, कहिले शिर सुकेर रोएँ, कहिले मुटु दुखेर रोएँ, सोचेको सबै पुग्छ र कहाँ, सोचेको सबै पुग्छ र कहाँ, कहिले भाग्य थुकेर रोएँ, कहिले शिर झुकेर रोएँ, यहाँ त रुवाईको ठेगान हुन्न रहेछ, यहाँ त रुवाईको ठेगान हुन्न रहेछ, जहिले रोएँ लुकेर रोएँ, कहिले आँसु सुकेर रोएँ, कहिले मुटु दुखेर रोएँ। बाबुराम पुराजुली अर्घा खाँसी हाल मलेसियाका साथीको गजल मैले यहाँनिर वाचन गरेँ। म अर्को मुक्त पनि वाचन गर्छु, इन्धन देवी गुल्मी खैरेनीको साथी। आँधी पठाउँछ तुफान पठाउँछ र प्रतिकार गर्नलाई किसान पठाउँछ, आँधी पठाउँछ तुफान पठाउँछ र प्रतिकार गर्नलाई किसान पठाउँछ, राहत वितरणमा नेपाल सरकारले राहदानी दिएर रेगिस्तान पठाउँछ, राहदानी दिएर रेगिस्तान पठाउँछ। इन्धन टिभी गुल्मी खैरेनीको साथी कोही हुनुहुन्छ आजको अन्तिम सहभागी साथी, म उहाँसँग कुराकानी गर्छु। हेलो दादा नमस्कार। नमस्कार हजुर, कहाँबाटको बोल्दै हुनुहुन्छ? गुल्मीको खर्जाङदेखि रमा। रमाजी हजुर, रमा पछाडि के होला भनिदिनुहोस् त? पाण्डे। रमा पाण्डे है, हजुर। के गर्दै हुनुहुन्छ रमाजी गुल्मीमा? पढ्छु। पढ्दै हुनुहुन्छ, कहाँ कतिमा पुर्याउनु भयो तपाईँको पढाइ? कक्षा आठमा पढ्दै हुनुहुन्छ है, पढाइ राम्रै छ पक्कै पनि रमाजीको? राम्रै छ। अनि के छ रमाजी तपाईँको आजको प्रस्तुति? गजल। हुन्छ सुरुवात गर्नुहोस् तपाईँको गजल। एउटै रुखको आँगन त्यही रुखको पात फरक, माया दिने मुटु अनि पानी दिने हात फरक, दलित भनी सबैले घृणा गर्छन् हामीलाई, त्यही भएर आज भोलि मायालुको बात फरक, एउटै रगत भए पनि तिरस्कार र अपमान, सानो ठुलो भनिएको तिम्रो मेरो जात फरक, तिम्रो मेरो सपनालाई साकार पार्छु भनेको त पापी समाज परिवारले हामी दुईको नाता फरक। यति नै दाजु। होइन किन असुध भन्ने जात भेटिन्छन्, मान्छेलाई बर्बाद गर्ने कुजात भेटिन्छन्, होइन किन असुध भन्ने जात भेटिन्छन्, मान्छेलाई बर्बाद गर्ने कुजात भेटिन्छन्, तिनीहरूले भन्दैमा मान्ने होइन हामी, तिनीहरूले भन्दैमा मान्ने होइन हामी, यस्ता त यहाँ कति आघात भेटिन्छन्, होइन किन असुध भन्ने जात भेटिन्छन्, मान्छेलाई बर्बाद गर्ने कुजात भेटिन्छन्। रमाजी छुटिन्छ, नमस्कार। रमाजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ, र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ। केही कुराहरू गर्नुहोस् आजको विषयमा, प्रेममा उमेरको भूमिका कस्तो रहन्छ यो विषयमा आज म कुराकानी गरिरहेको छु। फेरि अर्को अपवाद सुनाउँदैछु तपाईँलाई म, जेठो पुरुषको कान्छी प्रेमिका वा श्रीमती हुनु स्वाभाविक हो, 70 वर्षको बुढाले 7 वर्षकी बालिकासँग विवाह गरेको त हाम्रो धर्ममै उल्लेख छ, तर यहाँ सुन्दा नै असम्म लाग्ने घटना छ। 31 वर्षीय पुरुषको 51 वर्षीय महिलासँग प्रेम भएको छ। यहाँ बेलायती साइटका अनुसार काइल नामक 31 वर्षीय युवक 51 वर्षीय महिलासँग प्रेममा छन्। दुवै एकदम खुसी पनि छन्। उनीहरू विगत 5 वर्षदेखि प्रेम सम्बन्धमा छन्। यिनीहरू दुवै बीच 20 वर्षको अन्तर छ। सुन्दा निकै अचम्म लाग्छ, लौ हेर्नुहोस् त यस्तो पनि त प्रेम हुन्छ नि, प्रेमी भन्दा प्रेमिकाको उमेर कम हुनैपर्छ भन्ने संस्कारलाई जरैदेखि उखेलेको छ यो सम्बन्धले। मेरो भनाईको मतलब प्रेमको अनुभव कसैलाई चाँडै होला कसैलाई ढिलो। छिमेकीको बच्चाको 9-10 महिनामा बोली फुट्यो भन्दैमा तपाईँको बच्चाको पनि त्यति नै उमेरमा बोली फुट्छ भन्ने त होइन नि। कसैको 6-7 महिनामा पनि फुट्ला, कसैको वर्ष दिन पनि लाग्ला। त्यसैले प्रेममा पनि कसैलाई चाँडै अनुभव होला कसैलाई ढिलो अनुभव होला, तर एउटा सत्य चाहिँ के हो भने प्रेम हरेकसँग सुसुप्त अवस्थामा रहन्छ, शान्त तलाउ छैन। जब कसैले त्यसमा पत्थर खसाल्छ अनि त्यहाँ तरङ्ग उत्पन्न भइदिन्छ। हरेक कुराको एउटा उमेर हुन्छ। बाँच्नका लागि खाना खानुपर्छ भन्दैमा एउटा बच्चालाई जन्मने बित्तिकै भात खुवाइँदैन, आमाको दुध खुवाइन्छ। त्यसैले पनि हरेक कुराको उमेर हुन्छ, मैले पटक पटक भनिरहेको छु। खलखली पसिना आएर तिर्खाएको मान्छेको प्यास दुधले मेटिँदैन, पानी नै चाहिन्छ। ठिक त्यसरी नै विपरीत लिङ्गीसँगको प्रेमको आवश्यकता परेको व्यक्तिलाई दाजुभाइ आफन्तबाट प्राप्त हुने प्रेमले त्यो सन्तुष्टि हुँदैन, हुँदैन। तर हामीले यसरी तर्क गर्नु बेकार छ, किनकि तर्कको खेतीमा प्रेम जागिन सक्दैन। याद गर्नुहोस्, तर्कको अन्त्य भएपछि मात्रै प्रेम सुरुवात हुन्छ। कति नाफा कति घाटा भयो भनेर मात्रै बुदा टिपोट गरेर प्रेम सुरु गरिँदैन, किनकि प्रेममा कहिले पनि उमेरको स्थान रहँदैन। यो विषय म यहीँनिर बिट मारिसकेको छु र हामी कार्यक्रमको अन्त अन्तमा छौँ र अवसाय छोडिनुपर्छ। म अन्त्यमा सम्झन चाहन्छु कार्यक्रमका स्पोन्सरहरू, उमेश थापाखाना जुन सन्धिखरका शान्ति बगैँचामा अवस्थित छ, प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे, फोन नम्बर 0774-2170, फ्याक 0774-2740, मोबाइल नम्बर 98-5728-9954। अर्को संस्था इन्टेल कम्प्युटर, विगत 10 वर्षदेखि कम्प्युटर क्षेत्रमा सहयोग गर्दै आइरहेको इन्टेल कम्प्युटर जुन सन्धिखर्क शान्ति बगैँचामा अवस्थित छ, प्रोप्राइटर हुनुहुन्छ, म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह र त्यहाँको सहायक प्रमुख हुनुहुन्छ बाबुराम रसाइली। मोबाइल नम्बर 98-5701-4407 र 98-4373-503। अर्को संस्था सरिता मदन किराना पसल, त्यसै गरी अर्को संस्था रहेको छ डिभर्नासु सेन्टर जुन सन्धिखरको छ बैंक रोड अर्घाखाँचीमा रहेको छ। र हामी कार्यक्रमको अन्त अन्तमा छौँ। आज फोन सम्पर्कमा आउनुहुने मध्येबाट उत्कृष्ट एकजनाको साहित्यिक रचना अर्को हप्ता जनप्रतिज्ञा साप्ताहिक पत्रिकामा पनि छापिनेछ, तपाईँले त्यहाँ हेर्न सक्नुहुनेछ। र कार्यक्रमको अन्त अन्तमा सम्म अब छोडिनुपर्छ। यति बेलासम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। यो चिसो रातमा पनि कार्यक्रम सुनेर बस्नुभयो, अरू त के नै पो दिन सक्छु र यिनै धन्यवादका उपहारहरू बाहेक। र आज कार्यक्रम सुन्दा सुन्दै निदाउनुहुने भोलि उठेपछि उहाँलाई पनि सम्झेको छ अरे भनेर भनिदिनु होला। र तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz, मिडिया सुख सन्धिखरका अर्घाखाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/deuralinamitineyaad, त्यसै गरी मेरो व्यक्तिगत पेज facebook.com/mahesh-bhushal-gazalsingar। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ विभिन्न ब्लगहरूबाट पनि कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। www.deepsansar1k.blogspot.com, www.hamrodharampani.blogspot.com, www.netramarasini.blogspot.com र www.saligram1k.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ यो कार्यक्रम रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। सायद भोलितिर हामीले फेसबुकमा राख्छौँ कार्यक्रम, तपाईँ त्यहाँबाट डाउनलोड गर्न सक्नुहुनेछ। साथै आफ्नै मोबाइलबाट पनि कार्यक्रम डाउनलोड गर्न सक्नुहुनेछ, कार्यक्रम युट्युबमा पनि सुन्न सक्नुहुनेछ। यही कुराको म जानकारी गराउन चाहन्छु तपाईँलाई। र यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी नेत्रमरासिनी, तुलसीराम पौडेल र रामकुमार विष्टप्रति कृतज्ञता ज्ञापन गर्दै प्रसिद्ध दार्शनिक रिचर्ड जानसनको यो भनाइ छोड्दै म महेश भुषाल पनि अर्को हप्तासम्मको लागि ओझेल बन्न चाहन्छु। अरे मानिस, आफ्नो 1 सेकेन्ड समय पनि खेर नफाल, सावधान त पसुताउनु पर्ला, केही गर्नु छ भने समयमै समयको सदुपयोग गर। प्रसिद्ध दार्शनिक रिचर्ड जानसनको यो भनाइसँगै जान्छु। कति रोइरहेछन्, कति हाँसिरहेछन्, अझै कति मान्छेहरू त एक्लै बाँचिरहेछन्। आखिर जे भए पनि प्रेम एउटै हो, कसैले भाँसिरहेछन्, कसैले गाँसिरहेछन्, कसैले भाँसिरहेछन्, कसैले गाँसिरहेछन्। हवस्, जान्छु, नमस्कार।